Book 2 59 59 في مكتب البريد تبال غرات أين يوجد أقرب مكتب بريد؟ जवळचे टपाल घर कुठे आहे? जवळचे टपाल घर कुठे आहे? هل المسافة بعيدة عن أقرب مكتب بريد؟ टपाल घर इथून दूर आहे का? टपाल घर इथून दूर आहे का? أين يوجد أقرب صندوق بريد؟ जवळची टपाल पेटी कुठे आहे? जवळची टपाल पेटी कुठे आहे? احتاج لبعض طوابع البريد. मला काही टपाल तिकिटे पाहिजेत. لأجل بطاقة ورسالة. कार्ड आणि पत्रासाठी. كم أجرة البريد إلى أمريكا؟ أمريكا ساتھی ٹپال شلک کتی آہے؟ كم وزن الطرد؟ سامانات سے وزن کتی آہے؟ هل يمكنني أرسلها بالبريد الجوي؟ मी ते हवाई टपालाने पाठवू शकते का? كم يحتاج الوقت حتى يصل؟ तिथे पोहोचण्यासाठी किती वेळ लागेल? أين يمكنني أن أتصل بالتليفون؟ मी कुठून फोन करू शकते? أين توجد أقرب كابينة تليفون؟ जवळचा टेलिफोन बूथ कुठे आहे? هل عندكم بطاقات تليفون؟ आपल्याकडे टेलिफोन कार्ड आहे का? هل عندكم دليل تليفون؟ आपल्याकडे टेलिफोन डायरेक्टरी आहे का? هل تعرف مفتاح النمسا؟ आपल्याला ऑस्टरिचचा प्रदेश संकेत क्रमांक माहित आहे का? لحظة سأبحث عنه. एक मिनिट थांबा मी बघते. الخط مشغول باستمرار. लाईन नेहमी व्यस्त असते. أي رقم الذي اتصلت به؟ आपण कोणता क्रमांक लावला आहे? يجب اولا ان تضغط الصفر. आपण अगोदर शून्य लावला पाहिजे.